इनका सवाल है कि जो दो औरतों की क्वालिटीज हैं, क्या ये सिर्फ अरब औरतों के लिए है, ये उस खास कॉन्टेक्स्ट के लिए है या एक जनरल टर्म्स में है, इनको समझना बहुत जरूरी है। इसमें आप देखिए कि अगर देखा जाए तो एक बच्ची जब पैदा होती है, हम उसके साथ क्या सलूक करते हैं और उसकी खुद अपनी ख्वाहिश क्या होती है। अब मैं यूनश्शव का लफ्ज मैंने आपको बताया था, नशो उनसे है, नशो नुमा पाना, यानी फ्रॉम हर चाइल्डहुड, जब वो ग्रोइंग एज में होती है। इट्स नॉट कि जब वो फुल फ्लेज एक औरत बन जाती है शादीशुदा तो जब उसको शौक चुराता है सजने बनने का, ये शौक उसके अंदर कब से होता है, जब वो नशो नुमा पा रही होती है बिल्कुल छोटी। आपने अक्सर देखा होगा जो लड़कियां होती हैं वो अमूमन माओ की लिपस्टिक्स खराब करके और उनकी सारा ध्यान इसी पे जाए, दुपट्टे ले लेके फिर रही होगी और गुड़ियों को वो गोद में ले लेके फिर रही होगी और इस तरह। लेकिन अमूमन आपने देखा होगा कि लड़कों में चाइल्डहुड से ये शौक ना होने के बराबर होते हैं। देखिए हो सकता है एक्सेप्शनल केस हो कि कुछ लड़के भी गुड़िया उठा के फिर रहे हो, लेकिन अमूमन ये नहीं। अच्छा आप देखें कि अब इस दौर में जो जेंडर डिस्क्रिमिनेशन को खत्म करने के लिए तहरीकें चल रही हैं, उसमें ये बड़े तजुर्बे किए गए कि ये तो बहुत बायस्ड यानी मुतासिब व्यू है कि आप लड़कियों के लिए गुड़िया ही दें उनको खेलने को, नहीं उनको हर तरह के टॉयज दें। लिहाजा इस तरह के एक्सपेरिमेंट्स किए गए कि लड़कियों को वो टॉयज दिए गए जो अमूमन लड़के खेलते हैं, लेकिन उन्होंने उसमें दिलचस्पी नहीं ली और उनकी दिलचस्पी उसी गुड़िया के घर में थी और सजने बनने में। तो ये जो औरत के सजने बनने का शौक है ये बचपन से उसके अंदर है, और ये एक फैक्ट है कि सजने बनने की कोई इंतहा नहीं होती फिर अगर इंसान इस रास्ते पे चल पड़े। यानी एक वीकनेस है ना, उसको आप कंट्रोल जरूर कर सकते हैं, यानी एक फितरी तौर पर आपके अंदर अल्लाह ताला ने डाल दी, क्योंकि वजूद जन से है तस्वीर कायनात में रंग, यानी कायनात की जो तस्वीर है उसमें औरत की वजह से रंग है। अब ये जो औरत की वजह से रंग है ये इन्हीं चीजों के कलरफुल एटीट्यूड जो लाइफ के बारे में है, इसकी वजह से एक खूबसूरती है, एक डेलिकेसी है, जमीन के ऊपर एक लुत्फ है, यानी औरत बजाते खुद एक अट्रैक्शन की चीज है। फिर वो मजीद अपने ऊपर जब अट्रैक्शन लाती है तो वो और ज्यादा कलरफुल हो जाती। खैर अब आप देखिए कि ये उसकी फितरत आप मस्त नहीं कर सकते। हाँ ये जरूर कर सकते हैं कि आप इसमें एक इतदाल पैदा करें, ना आप इस इंतहा को लुढ़के कि आप मर्द नजर आने लगे, जैसे अमूमन वेस्ट में हुआ। शायद पहले मैंने बताया था कि पिछले समय बहुत ज्यादा मुझे यूएस में ट्रैवलिंग करनी पड़ी थी, यानी दो दिन में कहीं होती थी तीसरे दिन लाजमी ट्रैवलिंग होती। तो ट्रैवलिंग में अमूमन एयरपोर्ट पर बहुत लोग नजर आते थे, तो मैं अमूमन ऐसे आंखें करके तो मैं देखती रहती थी कि रंग ढूंढती थी, मुझे रंग नहीं नजर आते थे वहां, बस वही ब्लैक ब्राउन ब्लू और इस तरह के डल कलर, औरतें हो के मर्द सब ने डल कलर पहने हुए होते थे, हार्डली कहीं कहीं को पिंक और कोई इस तरह के खिलते हुए रंग नजर आते थे। अब वहां की औरत ने मर्द बनना चाहा, मर्दों वाले काम करने चाहे, तो वो नेचर भी बदलानी पड़ी ना। फिर आप गुड़िया बन के तो मर्दों वाले काम नहीं कर सकते, आपको उस तरह का फिर ड्रेस भी सख्त किस्म का पहनना पड़ेगा, उसी तरह एक्टिव होने के लिए उस तरह के काम करने के लिए सारी अपनी सोच माइंड अपना एटीट्यूड अपने रवैये अपने ड्रेस अपना लाइफस्टाइल सब कुछ फिर आपको तब्दील करना पड़ेगा जब आप मर्द बन सकते हैं, अगर आपने मर्दों वाले काम प्रेफर किए अपनी जिंदगी में करना। तो बहरहाल यहाँ इस आयत को दो तरह से आप ले सकते हैं, एक तो ये कि अरबों की सोच यही थी और दूसरा ये कि ये एक फैक्ट भी है कि औरत मर्द से फर्क ही इस बिना पर है कि औरत उसकी जो ब्रॉटअप है वो मुख्तलिफ होती है मर्द से। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उसामा को चोट लगी थी तो आप उनका खून साफ कर रहे थे और फरमा रहे थे कि उसामा अगर बेटी होता तो हम उसको अच्छे कपड़े पहनाते, उसामा अगर बेटी होता तो हम उसको जेवर पहनाते। क्यों? इसलिए कि फितरत में, और आप फितरत पहचानते थे। हम ये नहीं कहते कि इस फितरत को मस्त कर दें या आप औरत लगे ना, नहीं आप औरत नजर आए, आप औरत होने की हैसियत से जो आपके लिए जेब व जीनत अल्लाह ने रखी है उसको इख्तियार करें हुदूद के अंदर रहते हुए, और इसमें आपके लिए एक प्रिविलेज है, ये खूबसूरती है। इसीलिए आप देखें कि हजरत अबू हुरैरा और हजरत आयशा में जब मुकाबला होता था हदीस रिवायत करने का, तो आपको मालूम है वो मशहूर बात कि जो हजरत अबू हुरैरा हजरत आयशा से कहते थे, सुनी भी होगी आपने, जब हजरत अबू हुरैरा बाद में ज्यादा रिवायात बयान करते थे तो हजरत आयशा कहती थी अबू हुरैरा तुम ये रिवायत कहाँ से ले आते हो, तुमने ये बात कहाँ से सुनी जो मैंने नहीं सुनी। इन्हें मुकाबला रहता था ना, तो जेलसी वगैरह नहीं थी, लेकिन इल्म का एक शौक था कि तुम्हारे पास ज्यादा इल्म है मेरे पास क्यों नहीं, क्योंकि آلموسٹ اسی دور میں ابو ہریرہ آئے ہیں اور حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کا تعلیمی دور بھی جبھی شروع ہوا, تو وہ ان کو کہتے تھے کہ جناب آپ وہ وقت جو کنگھی پٹی میں گزارتی تھیں اور زیب و زینت میں گزارتی تھیں اس کے اختیار کرنے میں میں اس وقت بھی سیکھا کرتا تھا, اس لیے میری روایات آپ سے زیادہ ہیں. تو یہ ایک قدرتی سی بات ہے کہ عورت کی اس کمزوری میں اگر عورت کانشیس نہ ہو تو واقعی زندگی کا ایک بڑا حصہ اپنے آپ کو بنانے سنوارنے, اپنے لباس, میک اپ, اپنے فٹنس اور ان بہت ساری چیزوں میں, اب مردوں کو فٹنس سے اتنا مسئلہ نہیں ہوتا کیونکہ ظاہر ہے کہ ان کے اندر جسمانی فزیکل چینجز زیادہ نہیں آتی, وہ جس طرح براٹ اپ ہوتے ہیں وہ آلموسٹ اسی طرح بڑھاپے تک جا پہنچتے ہیں. عورتیں بےچاری کبھی پیریڈ شروع ہو رہے ہیں تو اریٹیشن سے گزر رہی ہیں, کبھی ختم ہو رہے ہیں تو اس مصیبت میں گرفتار ہیں, کبھی بچے پیدا ہو رہے ہیں تو اس وجہ سے وہ, یعنی کانسٹنٹلی جسمانی چینجز سے گزرتی ہے عورت, ہر مہینے ایک تبدیلی سے گزرتی ہے. تو یہ ساری چیزیں ملا کر عورت کے اندر ایک خاص قسم کی کمزوری پیدا کر دیتے ہیں. لیکن یہ یاد رکھیے کہ ان ساری ویکنسز کا مطلب عورت کو ڈیگریڈ کرنا نہیں ہے. اسی وجہ سے تو اس کو مرد کے مقابلے میں 3 گنا زیادہ حصہ دیا گیا ہے عزت و اکرام کا, کہ تمہاری ماں اور تمہاری ماں اور تمہاری ماں, یعنی سب سے اچھے سلوک کی مستحق ہے. آخرت میں بھی اس کو ان سب تکلیفوں کے اٹھانے پر بے پناہ اجر ہے. لیکن یہ ایک فیکٹ ہے کہ اس کی اس ذمہ داری کی ادائیگی کی وجہ سے بہرحال اس کے جو دوسرا فیلڈ ہے اس میں کمی واقع ہوتی ہے. میں نے خود جیسے پڑھا اور آلموسٹ ہم دونوں, جیسے میرے ہسبینڈ اور میں پی ایچ ڈی کے دوران, تو مجھے بہت رشک آتا تھا. میں کبھی ایک مشقت سے گزرتی, کبھی دوسری سے, کبھی تیسری سے, تو میں اسی اس میں رہتی تھی کہ میرے پڑھنے کا ٹائم اتنا کم ہو گیا ہے, اس وجہ سے اتنا ٹائم کم ہو گیا, اور پھر میں اور زیادہ اس حساب کتاب کو رکھ کے مزید اپنا کمی پوری کرنے کی کوشش کرتی تھی. لیکن یہ کانسٹنٹ سٹرگل تھی ان احساسات کے ساتھ کہ میرے ساتھ کچھ اور مجبوریاں ہیں. اب مثلاً میں جب اپنے بچے کو اٹھا کے اب شیخ صاحب کے پاس بیٹھتی تھی پڑھنے کے لیے, تو ایک دن تو انہوں نے بہت سخت مجھے ڈانٹا, کہا 2 میں سے 1 ڈیسائڈ کر لو, یا بچہ اٹھا اور یا یہاں بیٹھو پڑھنے کے لیے. اور الٹیمیٹلی ظاہر ہے مجھے پڑھنا تھا, میں ادھورا تو نہیں اپنی پڑھائی چھوڑ سکتی تھی. خیر اس میں قدرتی طور پر مجھے اتنا رشک آ رہا تھا, بعض اوقات میں کھلا رہی ہوں, بعض اوقات میں سلا رہی ہوں, بعض اوقات ظاہر ہے اس میں میرے لیے اجر تو ہے ایک ماں ہونے کی حیثیت سے جو تکلیف اٹھا رہی, لیکن اس میں پھر ایفرٹ بہت بڑھ جاتی. تو اب میں یوں نشو فی الحال دونوں طرح سے آپ ایکسپلین کر سکتے ہیں. ایک تو عرب معاشرہ یہ سوچ رکھتا تھا, اور وہ کیوں سوچ رکھتا تھا, کیونکہ اٹ واز اے فیکٹ. اور میجورٹی اگر آپ عورتوں کی دیکھیں تو ان کے شوق کیا ہے, سروے کر لیں کیا شوق ہے خواتین کے, خواتین جب شاپنگ کرتی ہیں کیا خریدتی ہیں, کن دکانوں پہ کھڑی ہوتی ہیں عموماً. یعنی آپ اس فیکٹ کو رد نہیں کر سکتے, اور پھر کانسٹنٹلی اپنے آپ کو مینٹین رکھنے کے لیے کتنی مشقت کرنی پڑتی ہے, اس ساری مشقت میں پھر ایک وقت لگتا ہے, اور اگر آپ وہ وقت نہیں دیتے تو پھر آپ اس کا نتیجہ بھی دیکھتے ہیں. اس لیے عوامی نشو فی الحال تھی. اور نمبر 2 وہ ہو فی الخصام غیر مبین. یہ جو خصام ہے, یہ جو ڈسکشن ہے, یہ جو آرگیو کرنا ہے, یہ ایک آرٹ ہے, گفتگو کا ایک فن ہوتا ہے. اب مرد کو اس معاملے میں نسبتاً کم محنت کرنی پڑتی, عورت کو اس معاملے میں بھی زیادہ محنت کرنی پڑتی. عموماً عورت دوسروں کے دباؤ میں آ جاتی ہے, جب کوئی آرگیومنٹ میں اس کو دباتا ہے تو بعض کو رو پڑتی ہے. عموماً آپ نے دیکھا ہوگا بہن بھائی جب بچے گھر میں لڑ رہے ہوتے ہیں تو بچے یہ تھوڑے بڑے بھی ہو جائیں تو عموماً لڑکیاں جو ہیں رو پڑتی ہیں اور لڑکے جو ہیں وہ ان کو چڑھاتے رہتے ہیں, رلاتے رہتے ہیں اور خود ہنستے رہتے ہیں. یعنی عموماً یہ ٹرینڈ دیکھا گیا نا. تو اسی طرح عموماً ہسبینڈ جو ہے ان کو آپ 10 باتیں کریں تو وہ ان کو اتنا اثر نہیں ہوگا, اگر آپ کو کوئی ایک بات کر دے تو آپ سارا دن وہی پلے باندھ کے سوچتی رہیں گی کہ ہمارے ساتھ کیا گزری. اور پھر اگر آرگیومنٹ میں یا دلیل دینے میں جو کلیئرٹی آف تھاٹ ہے یہ عورتوں کے اندر نسبتاً کم ہوتی ہے, اور اس پہ باقاعدہ ایکسپیریمنٹس ہو چکے ہیں. یہ جو خاص وہ طریقہ ہے نا سی ٹی اسکین وغیرہ کا, اسی طریقے پر ٹیسٹ ہوا. جب مرد اور عورت کی تھنکنگ پروسیس کے اوپر ٹیسٹ ہوئے تو یہ بات سامنے آئی کہ عورت سوچ میں جذبات کو الگ رکھ نہیں پاتی, یعنی سوچتے وقت جذبات ساتھ شامل کرتی. یعنی اس کی سب سے بڑی مشکل یہ ہے کہ وہ ہر چیز کو جذبات کے تابع کرتی ہے. اسی لیے تو کائنات میں رنگ ہو جاتا ہے نا, ہر چیز کے اندر جب جذبات آ جاتے ہیں. تو اس کے برعکس مرد جو ہیں جب وہ سوچتے ہیں تو انڈیپینڈنٹلی سوچتے ہیں, جذبات کو الگ کر سکتے ہیں. یعنی دیز آر پروف فیکٹس. تو قدرتی طور پر وہ فی الخصام غیر مبین, یہ بھی عورتوں کی میجورٹی کے اعتبار سے بات کی گئی. جہاں تک ایکسیپشنل کیسز ہیں تو وہ موجود ہیں دونوں چیزوں میں, کہ بہت سی عورتیں اپنے اس زیب و زینت میں بہت وقت نہیں سپینڈ کرنا چاہتی ہیں, وہ بہت فوکسڈ ہوتی ہیں, اپنے مقصد سے انہیں بہت دلچسپی ہوتی ہے, اور دوسری طرف گفتگو میں, دلیل دینے میں, بات کرنے میں مردوں سے زیادہ بہتر ہو سکتی ہے، جیسے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی مثال ہمارے سامنے ہے. اب اس میں چوائس ہے آپ کے لیے، آپ اپنے لیے کیا طریقہ اختیار کرتے ہیں کہ آپ میجورٹی کی طرح آسان زندگی گزاریں یا پھر کچھ مشقتیں کریں. آپ دیکھیں کہ اس میں اگر آپ عرب ہسٹری پڑھیں، ایک ہے دور جاہلیت، اس میں عورت کی پارٹیسپیشن دیکھیں شعر و ادب میں یا اس دور کے جو ادبی علمی سرگرمیاں ہیں اس میں، پھر اسلام روشنی کا دور، اس کے اگلے 100 ایئرز میں عورت کی پارٹیسپیشن دیکھیں علم اور دوسرے میدانوں میں. زمین آسمان کا فرق ہے. دور جاہلیت میں واقعی عورت اس طرح علم و ادب کے میدان میں نہیں تھی، وہ مبارزت اور مفاخرت، شعر و شاعری اور لڑائی دونوں میں پیچھے تھی. لیکن اسلام کی روشنی آنے کے بعد صرف 100 سال کے اندر بے شمار خطیبات پیدا ہوئیں، اور ان کے لیے پوری ایک کتاب لکھی گئی بلاغات النساء کے نام سے، عورتوں کی سپیچز، عورتوں کے خطبے، جو عرب جاہلیت میں اس کا تصور ہی نہیں تھا کہ عورت بھی خطبے دے سکتی. انسانی دماغ کے 2 حصے ہوتے ہیں، اور اس میں ایک حصہ جو ہے وہ لینگویج کے گراسپنگ کرتا ہے، دوسرا جو ہے اس میں لاجک پر بیسڈ ہوتا ہے. عورتوں کا جو لینگویج کا حصہ ہے، یعنی بولنے کا، باتیں کرنے کا زیادہ، وہ کوئک ہوتا ہے، جبکہ مردوں کا جو لاجک والا حصہ ہے وہ زیادہ فاسٹ کام کرتا ہے. اب جب آپ کو کسی سے جھگڑا کرنا اور خصام، اور خصوصاً حقوق کی جنگ، کیونکہ میں نے آپ کو بتایا تھا نا خصام خصم سے ہے، اور خصم برابر کے اس کو کہتے ہیں فریق کو جس سے جھگڑا ہو آپ کا، تو جب کسی مد مقابل سے آپ کو کوئی آرگیومنٹ کرنی ہو تو اس میں عورت جو ہے عموماً پھر اس کی کلیئرٹی آف تھاٹ کم ہوتی ہے، کیونکہ لاجک بیسڈ نہیں ہوتی، زیادہ جذبات بیسڈ ہوتی ہے. اور اسی وجہ سے جب یہ تجربات ہوئے کہ لڑکیاں جو ہیں وہ زبان سیکھنے میں یا لینگویج کی لرننگ میں زیادہ فاسٹ تھی لڑکوں کی نسبت، لیکن اس کے برعکس کیلکولیشنز اور لاجک بیسڈ جو آرگیومنٹس تھی ان میں مرد جو ہے وہ زیادہ بہتر پائے گئے. اس میں آپ دیکھیے کہ جیسے اس آیت میں بات ہوئی ہے کہ وہ جس کی نشو نما زیورات میں ہوتی ہے، یہ جو زیورات میں پالی جاتی ہے، تو اس میں یہ بھی پتہ چلتا ہے کہ معاشرتی اثرات بھی بہت کاؤنٹ کرتے ہیں. عموماً جب بچیوں کی تربیت کی جاتی ہے تو اس میں زیادہ تر مائیں کیا گفتگو کرتی ہیں بچیوں سے، کیا گفتگو کرتی ہیں، تمہیں اگلے گھر جانا ہے اس لیے یہ سیکھ لو، یہ پکانا جان لو، وہ پہننا جان لو، وہ بننا سمجھنا جان لو، زیادہ تر اسی چیز پر ہی گفتگو ہوتی ہے. ٹھیک ہے، وہ ایک ضرورت ضرور ہے، لیکن اس کے ساتھ کچھ اور ضرورت ہے. میں سمجھتی ہوں کہ اگر کسی بچے کی تربیت میں ماں اور باپ دونوں کا کردار ہو تو بہترین تربیت ہوتی. مجھے اچھی طرح یاد ہے کہ ہماری والدہ ہمیں گھریلو چیزوں کی طرف متوجہ کرتی رہتی تھی، اور ہمارے والد ہمیں سخت پکڑتے تھے. مجھے اتنا شوق تھا پینٹنگ کا، اتنا شوق تھا ڈرائنگ کا، اور نٹنگ اور یہ ساری چیزیں، سوئنگ، کٹنگ، میں نے اس میں بہت کچھ کام کیا ہوا. اور جب میرے والد کسی وقت میرے ہاتھ میں کوئی چیز دیکھتے تھے سخت ناراض ہوتے تھے، بہت سخت ناراض ہوتے تھے. یہ کام بہت لوگ کر رہے ہیں اور کیے ہوئے بھی مل جائیں گے، وہ کرو جو کوئی نہیں کر رہا، ایک جملہ ہوتا تھا ان کا. یعنی میں ڈرتی چھپتی چھپا دیتی تھی چیزیں، یعنی اس طرح کے جو میرے شوق تھے ان کو نکھرنے نہیں دیا انہوں نے. اور موڑ موڑ کے پڑھائی کی طرف، موڑ موڑ کے اس طرف، یہ پڑھو یہ پڑھو یہ کرو، اور گفتگو بھی ساری بالکل انٹلیکچوئل لیول کی، ہر وقت دنیا بھر کی باتیں، حتیٰ کہ ان کے ہاتھ میں کھانے کے وقت بھی کچھ نہ کچھ چیز ہوتی تھی جو وہ وقتاً فوقتاً پڑھتے رہتے تھے، یا تو ہم لوگ گفتگو کرتے تھے، اگر نہیں کوئی آس پاس نہیں تو اٹھا لیتے تھے ساتھ ہی پڑھتے، اور جو پڑھتے تھے وہ بچوں سے ڈسکس کرتے تھے. تو اب اس میں میں سمجھتی ہوں کہ اس کا بہت فائدہ ہوا کہ ایک طرف وہ چیز ڈالنے کی کوشش کی گئی تو دوسری طرف اس کو کنٹرول بھی کیا گیا، لہٰذا وہ دونوں چیزوں میں ایک بیلنس قائم رہا. لیکن اگر صرف ایک چیز ہوتی تو شاید وہ مشکل ہو جاتی. اور مجھے بعض اوقات بہت حیرت ہوتی تھی کہ یہ باتیں جو یہ ہمارے والدین کرتے ہیں، یہ تو میری دوستوں میں، اسکول میں، کالج میں اور لڑکیاں ہیں، ان کو تو کوئی بھی نہیں اس طرح کرتا، ہماری زندگی کیوں آرام کر دی گئی ہے اتنی مشکل مشکل باتیں کر کے، کیونکہ واقعی مشکل ہوتی ہیں. اس طرح کی آیات کی تفسیر کرتے ہوئے بھی جذبات کو الگ رکھنا چاہیے، کیونکہ ہر بات کا غلط مطلب نکالا جا سکتا ہے. تو اس میں فیکٹس کی بیس پر میرے خیال ہے کہ بہت ٹھنڈے دل سے سوچنے کی ضرورت ہے. بنیادی طور پر اللہ تعالیٰ کی طرف سے کوئی نعوذ باللہ عورتوں کی تنقیص نہیں ہو رہی، جو دنیا میں ہو رہا ہے اس کی ایک تصویر کشی کہہ لیں. وَجَعَلُ الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَنِ إِنَاثًا، انہوں نے فرشتوں کو جو خدا رحمان کے خاص بندے ہیں عورتیں قرار دے دیا. اَشَهِدُوا خَلْقَهُمْ، کیا انہوں نے ان کی پیدائش دیکھی ہے؟ ये उस वक्त गवाह थे, क्या इन्होंने फरिश्तों के जिस्म देखे कि वो लड़की का जिस्म है या लड़के का? इनके पास इस दावे का क्या सबूत है? सतुक तब शहादत हूँ, इनकी गवाही लिख ली जाएगी। ये बहुत धमकी आमेज अंदाज है। वह यसअलून, और वो पूछे जाएंगे कि उन्होंने ऐसी बात क्यों की। वकालू, और वो कहते हैं, लौशा अर रहमान उमा अबदना हूँ, अगर रहमान चाहता तो हम उनकी इबादत न करते। ये वही बात है जो कई दफा पीछे भी गुजर चुकी है, अगर अल्लाह चाहता तो हम शिर्क न करते। यानी अपने गलत काम के लिए क्या जवाब पेश करते हैं कि हम ये इसलिए करते हैं कि हर काम अल्लाह के इज़्ज़त और मशीयत से होता है और ये भी अल्लाह के चाहने से हो रहा है, तो वो ना चाहता तो हम ना करते। अगर रहमान चाहता तो हम इनकी इबादत ना करते। गोया अपनी गुमराही का जिम्मेदार वो अल्लाह ताला की मशीयत को करार देते हैं, हालांकि अल्लाह ताला की मशीयत और है और रजा और है। यानी इंसान चोरी जुल्म गुनाह क्यों कर लेता है? इसलिए कि अल्लाह ताला ने उसको आजादी दी है। लेकिन इस आजादी का मतलब ये नहीं कि अल्लाह ताला इन गुनाहों पर राजी है। अल्लाह ताला ने जहां ये गलत काम करने की आजादी दी है, वहां ना करने की आजादी भी दी है। मजबूर नहीं किया किसी को कि वो जरूर गलत काम करे। लेकिन अमूमन गलत कार यही तो कहते हैं। ये बिल्कुल वही मसला जो हमारी आम जबान में किस तरह बयान होता, अल्लाह ना चाहता तो मैं चोरी ना करती, मेरी किस्मत में ही लिख दिया गया था कि मैं झूठ बोलूं, हालांकि किसी की किस्मत में झूठा होना नहीं लिखा। फरमाया, मा लहुम बिज़ालिका मिन इल्म, उन्हें इस बात का इल्म नहीं, इन्हुम इल्ला यखरुसून, नहीं वो मगर महज तीर तुक्के लड़ाते हैं। अम अतैनाहुम किताबम मिन क़ब्लिही फहुम बिही मुस्तमसिकून, क्या हमने इससे पहले कोई किताब इनको दी थी जिसकी सनद ये अपने पास रखते हो? यानी अपनी इस बात की इनके पास क्या दलील है? क्या इस किताब के अलावा कोई और किताब है जिसमें इन्होंने पढ़ा है? बल कालू इन्ना वजदना आबाअना अला उम्मतन व इन्ना अला आसारिहिम मुहतदून, नहीं बल्कि ये कहते हैं कि हमने अपने बाप दादा को एक तरीके पे पाया है और हम उन्हीं के नक्शे कदम पे चल रहे हैं। यानी इनके पास अल्लाह की कोई किताब नहीं बतौर सनद, सिर्फ सनद क्या है? आबाओ अजदाद का तरीका। उम्मत का माना यहाँ तरीका है, मसलक है, कि हम एक खास तरीके या मसलक पर क्यों हैं? क्योंकि हमने अपने बाप दादा को इसी तरीके पे पाया। यानी जब उनसे पूछा जाता था कि फरिश्तों को क्यों पूछते हो, उन्हें क्यों खुदा की बेटियां बना रखा है, तो वो क्या कहते थे? हमारे बाप दादा ऐसे करते थे और हमारे बाप दादा कोई गुमराह थे, वो तो हमसे बड़े थे, हमसे ज्यादा नेक थे, हमसे ज्यादा अच्छे थे। وَكَذَلِكَ مَا أَرْسَلْنَا مِن قَبْلِكَ فِي قَرْيَةٍ مِّن نَّذِيرٍ, और इसी तरह नहीं भेजा हमने आपसे पहले किसी बस्ती में कोई डराने वाला। इल्ला قَالَ مُتْرَفُوهَا, मगर उसके खुशहाल लोगों ने कहा, इन्ना وَجَدْنَا آبَاءَنَا عَلَى أُمَّةٍ, कि हमने अपने बाप दादा को एक तरीके पे पाया। वह इन्ना عَلَى آثَارِهِم مُقْتَدُونَ, और हम उन्हीं के नक्शे कदम की पैरवी कर रहे हैं। हर दौर की इलीट या हर दौर के मुतरफीन तजाद फिक्री का शिकार रहे हैं। एक तरफ अपनी ख्वाहिशात की पैरवी के लिए हर तरह का इसराफ जायज, आबा अजदाद के तरीके छोड़ने में कोई कबाहत नहीं, और दूसरी तरफ जब दीन की बात आती है तो रिवायात को ले लेते हैं। अपने माशरे में आप देख लीजिए, ज्यादातर मुश्किलात दीन फैलाने के लिए कहाँ पेश आती है? खुशहाल तबके में। क्यों? इसलिए कि उन्होंने इस दुनिया से फायदा उठाने के खास तरीके इख्तियार या ईजाद कर रखे हैं। आज भी आप देखें, खुशहाल लोगों के तरीकों को जरा इमेजिन करें, क्या जहन में आता है? जहां दुनियादारी की बात हो वहां नई नई रिवायात है, हर चीज डिजाइनर्स की, कोई चीज भी आम रिवायत की नहीं लेनी, और जहां दीन की बात हो तो सिर्फ खानदानी रिवायात या मसलक या फिर मखसूस तरीके। हमारे यहाँ ऐसा ही होता है, जीने मरने शादी ब्याह पर किन तरीकों को लेते? आबाओ अजदाद के, हाँ वो आबाओ अजदाद गैर मुस्लिमी क्यों ना हो, क्योंकि खुसूसन इस खित्ते के रहने वाले बहुत से लोगों के बड़े आबाओ अजदाद कौन थे? हिंदू या सिख थे। दीन तो उनका छोड़ दिया, तरीके नहीं छोड़े। जीने मरने पर वही कुछ होता है जो वहां होता था, कल्चर वही है। दुनियावी उमूर में हर तरह की तब्दीली हो चुकी, खाने पकाने के तरीके बदल चुके हैं, पहनने ओढ़ने के बदल चुके हैं, घर बनाने के बदल चुके हैं, लेकिन दीन وہ روایات کا مجموعہ ہے، قرآن و سنت کی بجائے صرف آبا و اجداد کا مسلک، اور مترفین جو کچھ کرتے ہیں عوام وہی کچھ کرتے ہیں، وہ ویسے تو اس مقام تک نہیں پہنچ سکتے، ہاں ان کی پیروی کر کے ان کے برابر ہو جاتے ہیں، خوش ہو جاتے ہیں کہ ہم نے بھی ویسا ہی سب کچھ کیا جیسے بڑے لوگ کرتے ہیں، کیونکہ عوام کا دین تو بڑے لوگوں کا دین ہوتا ہے، اور بڑے لوگ اپنے طریقے کیوں نہیں چھوڑتے؟ کیونکہ اس سے ان کی بڑائی پہ زد پڑتی. قَالَ أَوَلَوْ جِئْتُكُمْ بِأَهْدَى مِمَّا وَجَدْتُمْ عَلَيْهِ آبَاءَكُمْ. پیغمبر نے کہا کیا تم پھر بھی آبا و اجدادی کی پیروی کرو گے اگرچہ میں اس راستے سے زیادہ صحیح راستہ تم کو بتاؤں جس پر تم نے اپنے آبا و اجداد کو پایا؟ قالوا انہوں نے کہا اِنَّا بِمَا أُرْسِلْتُمْ بِهِ كَافِرُونَ کہ جس دین کی طرف بلانے کے لیے تم بھیجے گئے ہو ہم اس کے کافر ہیں. یعنی وہ اپنے آبا و اجداد کی تقلید میں اتنے پختہ تھے کہ پیغمبر کی وضاحت اور دلیل انہیں اس سے پھیر نہ سکی. فانتقمنا منہم، انجام کیا ہوا؟ ہم نے ان سے انتقام لے لیا. فانظر، پھر دیکھو، کیف کان عاقبۃ المکذبین، کس طرح ہوا انجام جھٹلانے والوں کا. یعنی جب ان مترفین کی ضد اور تکبر اس حد کو پہنچ گیا کہ انہوں نے رسولوں کی بات سننے سے انکار کر دیا، سمجھنے سے انکار کر دیا، ماننے سے انکار کر دیا، تو پھر اللہ تعالیٰ نے بھی ان سے بدلہ لیا. فانظر کیف کان عاقبۃ المکذبین، پھر دیکھو کس طرح ہوا انجام جھٹلانے والوں کا. وآخر دعوانا ان الحمدللہ رب العالمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.